نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، لٹ گیا میرا سارا بھرا گھر، ہائے کیسے وطن جاؤں بھیا، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، ہائے ششماہ اصغر ہمارا، تین دن سے تھا وہ بھوکا پیاسا، ہائے ششماہ اصغر ہمارا، تین دن سے تھا وہ بھوکا پیاسا، سو گیا تیر گردن پہ کھا کر، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، گھر وطن پہنچیے دکھ کی مارے، اس کو ڈھونڈے گی سغرا تمہاری، گھر وطن پہنچیے دکھ کی مارے، اس کو ڈھونڈے گی سغرا تمہاری، خالی جھولا دکھاؤں گی کیوں کر، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، ہم شبیہ پیمبر نرالا، چکیاں پیس کر جس کو پالا، ہم شبیہ پیمبر نرالا، چکیاں پیس کر جس کو پالا، مر گیا نیزہ سینے پہ کھا کر، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، بیاہ اس کا رچاتی میں بھیا، چاند سی دلہن لاتی میں بھیا، بیاہ اس کا رچاتی میں بھیا، چاند سی دلہن لاتی میں بھیا، کیسے جاؤں یہ ارمان لے کر، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، شیر سا میرا بھائی دلاور، اس کی ہے سے ڈرتا تھا لشکر، شیر سا میرا بھائی دلاور، اس کی حیبت سے ڈرتا تھا لشکر، نیند میں ہے وہ شانے کٹا کر، ہائے کیسے وطن جاؤں بھیا، نوحہ زینب کا تھا یہ مقرر، ہائے کیسے وطن جاؤں بھیا، آس بت सांची की इस तरह टूटी, फिर न मांगा सकीना ने पानी। आस बच्ची की इस तरह टूटी, फिर न मांगा सकीना ने पानी। कौन देता उसे पानी लाकर, हाय कैसे बदन जाऊं भैया, नौह ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। हाय कासिम वो एक शब का दूल्हा, रहम उस पर न जालिम को आया। हाय कासिम वो एक शब का दूल्हा, रहम उस पर न जालिम को आया। टुकड़े टुकड़े हुआ मेरा दिलबर, हाय कैसे बदन जाऊं भैया, ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। एक बीमार आबिद बचा था, तौक गर्दन में उसको पिन्हाया। एक बीमार आबिद बचा था, तौक गर्दन में इसको पिनाया। खून बहता था जख्मों से रिस कर, हाय कैसे बदन जाऊं भैया, नौह ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। मैं कफन भी तुझे दे न पाई, हाय कैसी हूँ गम की सताई, मैं कफन भी तुझे दे न पाई। ना तो मकना बचा और न चादर, हाय कैसे बदन जाऊं भैया, नौह ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। हाल पूछेंगे नाना हमारा, मैं बता दूं अगर हो गवारा। हाल पूछेंगे नाना हमारा, मैं बता अगर हो गवारा। छिन गए सर से ज़ैनब के चादर, हाय कैसे बदन जाऊं भैया, नौह ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। नाज करती है तुम पर इमामत, तुमने झेली जो इतनी मुसीबत। नाज करती है तुम पर इमामत, तुमने झेली जो इतनी मुसीबत। दिल जले गम ज़दा है ये मुख्तर, हाय कैसे बदन जाऊं भैया, नौह ज़ैनब कथा ये मुकर्रर, हाय कैसे बदन जाऊं भैया। सुन के इरशाद एहसन का नौहा, हर तरफ से उठा शोर गिरिया। सुन के इरशाद एहसन का नौहा, हर तरफ से उठा शोर गिरिया।